लामो कपाल देखेर पछि नलाग ठिटा हो, लामो कपाल देखेर पछि नलाग ठिटा हो, कपालभित्र लिखा पनि हुनसक्छ। लामो कपाल देखेर पछि नलाग ठिटा हो, कपालभित्र लिखा पनि हुनसक्छ। त्यही कपाल निधार माथिबाट फर्काएर हेर, अर्कैले हालिदिएको सिन्दुरको टिका हुनसक्छ। नमस्कार नमस्कार नमस्कार, हार्दिक सुस्वागतम अभिवादनम कार्यक्रम जस्ट फर इन्जोय हँसी मजाक केन्द्रमा कर्णपारी बसेर मुसुक्क हाँस्दै खुसुक्क सहयोग गर्ने हाम्रा बिहनु नाति, त्यस्तै तपाईँसँग ट्याक्कसँग रमाइलो गर्ने यो दुलुवा बाजे। अब आज पनि जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रको चाहिँ यो आगनीमा टक्कसँग उपस्थित भएका छौँ। अब तपाईँहरू ट्याक्कसँग 0556563333 अनि 0556563333 सम्झनु भयो? ए नदी नदिन सम्झौँ कि सम्झेन छ भनेदेखि नदीले पारीबाट टक्क यो दबाउने, ट्याक्क आउने, दुलुवा बाजेसँग कुराकानी गर्ने, केही रमाइला कुराहरू छन् भने दुलुवा बाजेलाई सुनाउने, अनि केही दुलुवा बाजेको कुरा पनि सुन्ने। किन भन्दाखेरि मैले मात्र भन्दा राम्रो हुन रहेछ कि, एउटा गीत रहेछ नि त त्यो नेपाली फिल्म के आवा रह्यो कि के भएर चाहिँ के, ए केही कुरा तिमी भन केही कुरा मेरो सुन भन्दो रहेछ क्या। एउटाको कुरो पनि सुन्ने, अर्कोको लागि अर्कोको कुरो पनि सुन्ने। अब यस्तै यो संसारै सुन्ने सुन्ने भने फेरि खाली भने होइन, एउटाले अर्को कुरो सुन्ने खालको संसार हो हेर्नु। अन्त एउटाले मात्र टक्क बोलेर मात्रै पनि हुँदैन, यो एउटाले मात्र बोलिरहँदा एक सञ्चार हुँदैन रहेछ क्या यो नियम अनुसार। त्यही भएर अब सुरुवातमा चाहिँ मेरो नराम्रो बानी त्यही गाना सुन्ने हो, तपाईँलाई थाहा छँदैछ, फेरि खतरा खालको गाना सुन्ने बानी छ क्या मेरो। अनि टक्क त्यो गाना सुनौँ, त्यो गाना सुनिसकेपछि अनि तपाईँसँग चाहिँ ट्याक्कसँग कुराकानी ऊ गर्दैछौँ। केही तिम्रा कुरा भन हुन्छ हुन्छ, केही मेरा कुरा सुन त्यो पनि हुन्छ, केही तिम्रा कुरा भन हुन्छ हुन्छ, केही मेरा कुरा सुन त्यो पनि हुन्छ। उसो भयो माया के होला, हेर झर झर झर झर झरना, हेर कल कल कल कल खोला, हेर झर झर झर झर झरना, हेर कल कल कल कल खोला, पीरती को संसार नहीं होला, पीरती को संसार नहीं होला। केही तिम्रा कुरा भन हुन्छ हुन्छ, केही मेरा कुरा सुन त्यो पनि हुन्छ। पुगे जस्तो लाग्यो अप्सराको साथमा, हो स्वर्गै पुगे जस्तो लाग्यो अप्सराको साथमा, नछोड्नु कहिले पनि समय राख हातमा, हेर झर झर झर झर झरना हेर कल कल कल कल खोला हेर झर झर झर झर झरना हेर कल कल कल कल खोला पीरती को संसार नहीं होला पीरती को संसार नहीं होला केहि तिम्रा कुरा भन्न हुन्छ हुन्छ केहि मेरा कुरा सुन त्यो पनि हुन्छ लो अब केही म चाहिँ नि मेरा कुरा सुन्छ सुन भन्दा नि हुन्छ हुन्छ तिम्रो कुरा भन्नु भन्दा नि हुन्छ हुन्छ तर एउटाले एउटाको कुरो भन्नु पनि छैन अर्कोले आफ्नो कुरो भन्नु पनि छैन मात्र ए तिमी मेरो कुरा सुन भन्दा उसले हुन्छ भन्ने अनि अर्कोले फेरि ए तिमी पनि मेरो कुरा सुन भन्दा हुन्छ भन्ने नेपाली गाना यस्तै हो हेर्नुहोस् नेपाली गाना र त्यो कुनै के घरको छानाको भर हुँदैन भन्थ्यो काटे हो र नाति होइन भने भन्न पनि त भएन नि अब डुङ्गा मान्छेले फेरि सबै एकदम काइताको मजाको जाने कुरा गर्छ भन्ने छैन नि त कहिले काहीँ त अब यो हाँसी मजाक केन्द्र हो हाँसी मजाक केन्द्रमा चाहिँ नि जस्ता पनि बात हुन्छन् के अरे तपाईँलाई थाहा छँदैछ त्यही भएर अब कुरो के छ भन्दाखेरि हेर्नुहोस् एउटा हिँड्दै थिएँ अहिले आउँदै थिएँ अनि एउटा नाति चाहिँ नि के भन्छ हातमा चाहिँ जर्किन लिएर हिँड्यो रहेछन् होइन है नाति के हो भनेर त उसले मलाई गिना गाना गाएर सुनाए के भन्छन् ए बाजे सुन्नुहोस् मेरो कुरो भने ल भने नि त बा भनेपछि त सुन्छु के अरे नि भने अनि त्यहाँबाट हाँसो भयो है एकछिन सुरुमा उनी भन्छन् यो नेपाली जर्किन उचाली तेलको लाइनमा लमुकिन्छ जुन किरी झैँ तुकी बाली लोड सेडिङमा चम्किन्छ जुन किरी झैँ तुकी बाली लोड सेडिङमा चम्किन्छ अरे ल हेर्नुहोस् त अब त्यति सुन्दैछ हाँसो भयो कि भएन अनि त्यहाँबाट म दङ्ग परे ए छौ भाउ लो गाना त साह्रै मिठो गायो नेपालको लोड सेडिङको व्यङ्ग्य गऱ्यौ भनेर भने फेरि भने ए भाउ लोड सेडिङ त अलिअलि भयो नि घट्यो हो त गाँठे दिनको जरुरत भन्दा घट्यो हो भनेर त उल्टो ए बाजे कहाँनिर घट्यो लोड सेडिङ हो अब लाइन आउँछ भन्ने एक त भोल्टेज पनि नआउने भोल्टेज भए पनि दुई दुई मिनटमा फ्याट्टा फ्याट्टा फ्याट्टा काट्ने है यो त चाहिँ साह्रै नाइन्साफी भयो भने त्यहाँ पनि एकदमै चाहिँ नि हाँसो भयो क्या अब हाँसो भएको कुरो त गर्नु पऱ्यो के अरे होइन अनि हाँसो भइसकेपछि अब हाँसो भएकै कुरो त पहिला मैले राखिरहेको छु अनि फेरि अलिकति अगाडि बढेँ हिँड्दै थिएँ त्यहाँ एउटा विद्यालय रहेछ क्या अनि विद्यालय भन्ने बित्तिकै अब शिक्षाको केन्द्र अनि शिक्षाको केन्द्र भएपछि त अनि शिक्षकले सोध्दै रहेछन् म झ्यालबाटै हेरेँ शिक्षकले के भने है जाउत भने एउटा विद्यार्थीलाई झुक्क उठो बिचरा उठ्न मन नलाई यिनीलाई आफ्नो बाउको नाम अङ्ग्रेजीमा भनेर भने त्यो शिक्षकले है त्यसै उसले एकदमै छतपट्टि के गरौँ कसो गरौँ के गरौँ कसो गरौँ भनेर यसो विचार गरेर भन्यो मुन ब्रेभ अन्डरवेयर म्यान सर भन्यो अनि त्यहाँबाट त सर रिसाए वाट द नाउनसेन्स यसको अर्थ के भने उसले भन्यो मुन ब्रेभ अन्डरवेयर म्यान मेरो बुवाको नाम चन्द्र बहादुर कटुवाल सर कति हाँस्ने अब हाँसो भएको कुरो गर्ने हो के अरे अनि हाँसो भएको कुरो तपाईँहरूलाई टक्क राख्दाखेरि तपाईँहरूलाई पनि बडो मजाले हाँसो हुन्छ भन्ने चाहिँ मेरो यो भरम त के भनौँ अब भरम होइन साँच्चै कुरो हो साँच्चै कुरो गर्ने हो भएको कुरो भन्ने हो त्योभन्दा त केही भन्ने गरेको छैन अहिलेसम्म त्यही चाहिँ नि साँचो कुरो भरम नपर्ने कुरो टक्कसँग अगाडि बढाउँदै बढाउँदै बढाउँदै बढाउँदै जाने हो अनि एउटा नाति र चाहिँ अर्को नातिलाई अहिलेबाट आउँदा प्रश्न सोधेको कुरो सुने मैले ए ल भन् त दक्षिण अफ्रिकामा एउटा कालो व्यक्तिले छोरा जन्मायो ल भन् त्यसको दाँत कस्तो थियो भनेर सोध्यो अनि उसले पनि धेरै सोच्यो ओहो अनि मान्छे त जति कालो भए पनि दाँत त पक्कै पनि सेतै त हुन्छ होला नि फेरि उसले सोध्यो होइन न त्यसको दाँत पनि कालै हुने हो कि न किन प्रश्न सोध्यो अरे भन्ने सोचेर उसले शानका साथ भने है यति जग्गा प्रश्नको उत्तर मलाई आउँदैन त्यो मान्छे जतिसुकै कालो भए पनि त्यसको दाँत सिधै थियो भनेर भन्यो। प्रश्न सोध्ने नानीले त्यसको गालामा कसेर एक चड्कन चड्याम दियो। हेर्नुहोस् है, अब चड्याम दिइसकेपछि अब भयो के भन्नु हुन्छ भन्दाखेरि चड्याम दिएपछि त मलाई त हाँसो भयो। हेर्नुहोस्, अनि हाँसो भइसकेपछि अनि फेरि उसले थप्पड हाल्ने सोध्यो नि त, होइन जति कालो भयो नि बच्चाको दाँत त सेतै हुन्छ नि, मलाई कुट्नु पर्छ, किन कुट्या भने उसले फेरि अर्को थप्पड कसै पनि दियो। तयारीमा बच्चा भर्खर जन्मेको बच्चाको दाँत हुन्छ, थोते हुँदैन अरे। हेर्नुहोस् त, त्यहाँ भने एकछिन हाँसो भयो, हुनु पनि त हो नि, अब भर्खर जन्मेको बच्चाको त अलि पछि पो अब दाँत पलाउँछ, त्यसपछि अनि अब सेतो हुने हो कि कालो हुने हो कि खैरो हुने हो कि त्यो त त्यसपछि हुने कुरा हो नि त। अनि त्यही भएर त्यहाँनिर एकछिन हाँसो भयो, अनि हाँसो गर्दै जाँदाखेरि अलिकति माथितिर त्यहाँ नि पुग्यो। दुईजना विद्यार्थी इक्जाम चलिरहेछ नि त अहिले, अनि इक्जाम दिएर आएछन् र इक्जाम दिएर निक्लेर एकदम झगडा गरेर आएछन्। त्यहाँदेखि चाहिँ मैले सोधेँ, ए बाबु हो किन झगडा गरेको भने, अनि एउटाले भनौँ हेर्नु न बाजे यसले केही नलेखिकन चाहिँ त्यत्तिकै कपी बुझाएर आएछ भन्यो। अनि तिमीलाई के को टेन्सन त बाबु भनेर मैले भने, अनि उसले भन्यो हेर्नुहोस् न ठुलो बाजे मैले पनि त केही नलेखिकन बुझाएर आएको छु नि, अब सरले चाहिँ मैले यसको सारे भन्ने ठान्दैन नि त, खाली खाली हुँदाखेरि अरे। अब हाँसो भएको कुरो गरे हो के अरे, होइन अनि अब एउटा मान्छे चाहिँ आफ्नो नामबाट कसैले जोक्स बनाइदिएछन् होइन, जसरी राजेश हमाल, राजेश हमाल जोकस भन्ने छ नि त, राजेश हमाल जोकसले अब आफ्नो नामबाट जोक्स बनाइदिएपछि राजेशजीलाई एकदमै टेन्सन भयो र एक दिन चाहिँ आफ्नो हुनेवाला श्रीमती मधुसँग भने, हेरे बुढी मेरो नाम सबैले जोडेर जोक्स बनाएको देखेर म त वाक्क दिक्क भइसकेँ, आज नै यस्तो कुरा सुनाऊ जसमा मेरो नाम र काम नजोडिएको होस् भनेर भने त उताबाट उनले भनिन्, तिम्रो नाम पनि नजोडिएको काम पनि नजोडिएको भनेपछि त ती चाहिँ नि पल्लो घरकी नानी प्रेग्नेन्ट छिन् अरे। राजेश दाई बिहोस् ल हेर्नुहोस् है, अनि अलिकति अगाडि आउँदै थिएँ हाँसो भएको कुरो, प्रहरीले एउटा 8 वर्षको बच्चालाई सोधे, ऐ फुच्चे तेरो नाम के हो भने, फुच्चेले भन्यो ए ए हो सर भने, अनि उनले सोधे पुलिसले होइन है यो ए भने चाहिँ के त भन्यो, उसले भन्यो आर्यन अर्याल हो सर भन्यो, पुलिसले सोधे घर कहाँ हो भन्यो, उसले फेरि बिबी सर भन्यो, अन्त ए तेरी बिबी रे के हो यो बिबी भनेर, बुटोल बजार सर भन्यो, अनि फेरि पुलिसले सोधे तेरो ह्याबिट कस्तो छ भने, उसले सिसी सर भन्यो, अनि के यो सिसी भने त चकचके हो रे, अनि पुलिसले फेरि भने अनि तैँले अहिले अर्कै उसले कसरी कुट्या त भने, अनि उसले फेरि भन्यो दिदी सर भन्यो, अनि फेरि के दिदी भने त धोबी धुलाइ गरेछ रे ल, अनि फेरि अप्रहरीले वाक्क भएपछि उसले सोधे अनि तैँले यीबाट चाहिँ के सिकिस् त ल भन्न त भने त, यीबाट यस्तो यस्तो बोल्न लगाइसके सर भन्यो, अनि एफएफबाट भन्यो उसले फुच्चेले, अनि फेरि प्रहरीले सोधे यो एफएफ भनेर चाहिँ को त के त भन्यो, सोधे फुच्चेले भन्यो फन्नी फोटो सर भन्यो, नसिकिने भयो जा तँलाई एकचोटि छोडिदिए हे भन्यो भन्यो प्रहरीले, भने त उसले फेरि भन्यो अनि प्रहरी भन्यो तँलाई एकचोटिलाई छोडिदिए फेरि यस्तो गरिस् भने तैँले के खान्छस् भन्यो छोडे, अनि फुच्चेले दिल खाएर सोध्यो होइन यो के भने चाहिँ के त छ भने, फुच्चेले यसो भने, अनि प्रहरीले भन्यो कुकुर धुलाइ खालास् भनेको भन्यो, अनि फेरि फुच्चे घर पुग्यो अनि गऱ्यो टिटी सर भन्यो, अनि पुलिसले थ्याङ्क्स तपाईँलाई भनेको हो भने त, अनि होइन भन्यो फेरि ल टिटी भने त थ्याङ्क्स तपाईँलाई भनेकै हुनुपर्छ, अनि के भनिस् त भने त, फुच्चेले पहिला हातमा चप्पल टिप्यो अनि अलिकति अगाडि बढेर तेरो टाउको भन्दै भएको अरे क्या अरे, आजकलको चाहिँ नि बच्चा बच्चीसँग सकिन्न नि त, अब भाग गुरु गर्नुपर्छ होइन, ल नाति अब एउटा गाना सुनौँ, गाना सुनेपछि टक्क अब एकैछिन ब्रेकमा जाउँ, ब्रेकपछि फेरि आउँला है। मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम जस्ट फर इन्जोय। जस्ट फर इन्जोय हाँसी मजा केन्द्रमा चाहिँ नि फेरि पनि स्वागत छ। अनि एउटा केटाकेटी भर्खर अब प्रेम विवाह भइसकेका केटाकेटी गुन्डागार जुन उनीहरूको झगडा किचल्दो सधैँ त्यही त हो। अनि केटीले भनिन् तिमीसँग बिहे गर्नुभन्दा त राक्षससँग बिहे गरेर भए सुख पाउँथ्यो होला भनिन्। अनि केटाले भन्यो आफ्नै गोत्र र रगतको साइनोमा बिहे गर्न मिल्दैन डारले अरे ल हेर्नुहोस् त कति रमाइलो कुरो छ। अनि हजुरबा हजुरको दादी जुङ्गा नफुलेर कपाल मात्रै किन फुल्यो होला हँ भनेर नातिले सोधे। अनि हजुरबाले भनिन् कपालभन्दा दादी जुङ्गा 20 वर्षले कान्छे छ नि त नाति बुझ्यौ अरे। कुरो पनि एक हिसाबबाट हो कि जस्तो पनि लाग्यो मलाई। अनि एउटा नातिले भनौँ के अरे टाढाबाट हेरेँ ढुङ्गा जस्तो लाग्यो, अलि नजिक गएर हेरेँ ढुङ्गै जस्तो लाग्यो, झन् नजिक गएर हेरेँ फेरि पनि ढुङ्गै जस्तो लाग्यो, नजिक गएर उल्टै पल्टै गरेको त के भन्नु र हजुर आखिरमा त्यो ढुङ्गै रहेछ अरे ल हेर्नुहोस् त। अनि उम्रदैका चारपात भनिन्छ नि चारपात लभ गर्नेहरूको गफ है। अब खाना खायो भने गर्ने खाएँ के खायो भात अनि तरकारी अचार अलिकति घिउ पनि फोनमा गफ गर्ने तरिका क्या आज भोलिको लभ परेको यसले घिउ पनि खाएको आज भने अब केटीले खाइदिएको नि त मोटाउनु पऱ्यो नि त अलिअलि रे। केटाले भने के तरकारी खायो काउली अनि साग। केटाले भने फेरि मलाई त काउली कस्तो मिठो लाग्छ साग चाहिँ रायोको मात्रै मनपर्छ अरू चाहिँ खासै मन पर्दैन भने होइन। केटीले भने तोरीको साग पनि मन पर्दैन। केटाले भने ठिकै लाग्छ। केटीले भने मलाई त एकदम मिठो लाग्छ। केटाले भने त्यसो भने आजदेखि मलाई पनि मिठो लाग्नु थाल्यो तोरीको साग भने। दुवैजना हाँस्छन् अब कति छिटो नजिक बनाउँछ यो मायाले हेर्नुहोस् है। त्यसपछि फेरि अर्को अर्को बेलामा फेरि कुरा हुन्छ एकछिनपछि, अनि सुन त भने त्यो एउटा केटाले मलाई अस्ति कस्तो जिस्कायो नि बाटोमा, केटाले भन्यो अब त्यो गयो सिधै अब त्यो मेरो हुने बेला बुढी जिस्काउने, अनि केटीले भन्छ भइहाल्यो नि त छोडिदेऊ नि त भने, कहिलेकाहीँ त्यस्तै भइहाल्छ नि, झगडा चाहिँ नगर है प्लिज, मेरो लागि झगडा नगर भन्छन् केटीले। केटाले ल ल एकपटक चाहिँ तँलाई म सम्झाइहाल्छु भने, केटीले भनिन् पर्दैन भन्छु झन् भन्छन्, अनि केटाले भन्छ अबदेखि कहिल्यै भन्दिनँ त्यसो भने यस्तै कुरा भन्दा, केटीले भनेपछि केटाले लुलु केही भन्दिनँ अब भने, दुईजना खुसी भए। अब कति छिट्टै आवेशमा ल्याइदिन्छ, कति छिट्टै शान्ति पनि पारिदिन्छ मायाले। केटीले भनिन् मैले फेरि एकछिनपछि मैले आज कस्तो खालको एयरलिङ लगाएको थिएँ ल भने त भने, केटाले अँ खैरो झुम्का होला भन्छन्, केटीले जे पाए त्यही मेरो कुराको केही विचार गर्दिनौ तिमी त भन्छन् केटीले। केटाले त्यसो होइन हिजोको कि आजको झुक्के छ नि त के लागेको थियो भनिदेऊ त आफै भन्छन्। केटीले त्यो कालो त होइन भनिन्, केटाले ए हो त मैले कस्तो बिर्सेको, अनि फेरि केटी भन्छन् देख्यौ म भन्छु नि तिमी मेरो कुराको केही विचार गर्दैनौ भनेर भन्छन्। केटाले सरी नि त भइहाल्यो नि अबदेखि सबै कुरा विचार गर्छु नि त भने, हस् भने दुईजना मक्क परे। कति छिटो झगडा अनि कति छिटो मिलन पारिदिन्छ मायाले हेर्नुहोस् है, फोनमा गफ भइरहेको छ फेरि फेरि भने तिमीले मलाई बिर्सिन्छौ होला भने केटीले भन्छ। केटाले त्यस्तो गर्छु होला जस्तो लाग्छ भने, केटीले भने त्यस्तो त लाग्दैन त्यही पनि केटाको जात भनेर भन्छन्। केटीले केटाले भने फेरि अझै पनि शङ्का गर्छ मलाई भने, अनि केटीले भन्छन् अलिअलि लागेर पो सोध्या त भने। केटाले अबदेखि पुरै हटाइदेऊ नि त म सधैँ तिम्रो हुन्छु म तिम्रै लागि हुन्छु, अनि मिठो हाँसो हुन्छ कति छिटै शङ्का कति छिटै निवारण पनि खोजिदिन्छ मायाले। त्यत्तिकैमा टुट टुट म्यासेज आउँछ मोबाइलमा कति छिटै 100 रुपियाँको ब्यालेन्स पनि भ्याइदिन्छ मायाले। यो मायाले कतिसम्म चाहिँ गर्छ भन्ने कुरो। अनि एक दिन एउटा केटाले आफ्नो केटीलाई भने यदि मलाई मुटुको रोग लाग्यो भने तिमी के गर्छौ भनेर केटीले भने, केटाले भने म तिमीलाई आफ्नो मुटु झिकेर दिन्छु प्रिय भनेर भने केटाले। अनि एक दिन नभन्दै त्यो केटीलाई मुटुको रोग लागेछ, हस्पिटलमा मर्ने स्थितिमा पुगिसकेको गर्लफ्रेन्डले फेरि आफ्नो बोयफ्रेन्डलाई भनिन् मलाई मुटुको रोग लाग्यो भने तिमीले मुटु दिन्छु भनेको होइन भने, त्यही बेलामा केटाले गीत गाए मुटु माग्यौ तिमीले मैले बाँच्नु परेछ मै मरे तिमीलाई कसले माया गरेछ मात्रै भन्दाखेरि केटी ठाउँको ठाउँ बिहोस लागेर चाहिँ वास्तवमा मुटु नै ऊ गऱ्यो भने त हुँदैन नि त। ए नाति के सक्यो हो समय, ए लौ न के हो कच्छि त हो लौ नाति नाति हेर्नुहोस् अब के गर्ने, अब धेरै कुरा गर्न बाँकी थियो, कुनै केटीको याद आएदेखि याद गर, बढी याद आए एसएमएस गर, अझै बढी आए फोन गर, अति नै याद आए भेटघाट गर, याद आएको आयो भए लभ गर, त्योभन्दा नि बढी भए बिहे गर, त्यसपछि धरो धरो त्यो केटी कहिले पनि जिन्दगीमा याद आउँदिन। ल हजुर अब झन्झो धेरै कुरा थियो गर्नुपर्ने, अब आजलाई समय सकिएछ त नि, अब अर्को दिन टक्क फेरि भोलि नै आम्ला गफ गरौँला, अब आम्दा जाँदा लामला पिरती यतिन्जेलसम्म कल्ला परेर सघाउने हाम्रा विष्णु रातुलाई धन्यवाद। दिनुवा बाजे जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट बिदा हुन्छु। रेडियो अर्पण 104.5 MHz सुनिरहनु होला, नमस्कार। अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगराज बकुल्लर प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 9840508572 र 9840509280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। अर्पण टाइम चेन्ज अहिले मध्याह्नको 12 बज्यो। यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्ननगर पोलिक्लिनिक प्राली एवं रत्ननगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन, पेट, छाती, मुटु, उक्त रक्तचाप तथा मधुमेह क्लिनिक, जनरल सर्जरी तथा सामान्य शल्यक्रिय, हार्ट जोनी तथा नसारोग सेवा, नाक, कान, घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा, छाला, यौन तथा कुष्ठरोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसूति रोग सेवा, साथै भिडियो एक्सरे, एक्सरे, ईसीजी सेवा, 24 घंटा एम्बुलेन्स सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डे द्वारा ढाड दुख्ने, ढाडको नसा च्यापिएको, खप्टिएको, हात घोडा झमझमाउने, सिल्का हान्ने, पोल्ने, जोर्नी दुख्ने, सुन्निने, घुडा खिएको, हात घोडाको हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको, बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 0556603141, एम्बुलेन्स 98455064222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार, फोन 0556083199, मोबाइल 98550169। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 0556061057। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। मनोरंजन का लागि सुनो हजुर रेडियो अर्पण 104.5 MHz। संसदीय सुनवाई विशेष समितिको बैठक 1 घण्टाका लागि स्थगित भएको छ। सिंह दरबारमा बसेको बैठक न्याय परिषदलाई प्रस्तावित 8 न्यायाधीशको कार्यक्षमता, व्यक्तिगत विवरण र समावेशी नहुरूको कारणबारे पत्रचार गर्ने तयारी स्वरूप स्थगित भएको समिति सदस्य एकनाथ ढकालले जानकारी दिनुभयो। बिहान 10:30 बजे स्थगित भएको बैठक अब केही बेरमा शुरू हुने ढकालले बताउनुभयो। आजको बैठकमा न्याय परिषदले समितिलाई पठाएको पत्रमा असहमति प्रकट गर्न, परिषदलाई ध्यानाकर्षण पत्र लेख्न नेपाली कांग्रेसका सभासद सहमत भएपछि विवाद समाधानको संकेत देखिएको छ। बैठकमा कांग्रेस सभासद प्रकाश शरण महतले न्यायाधीश नियुक्तिको आधारबारे न्याय परिषदसँग थप विवरण माग्न प्रस्ताव गरेपछि अन्य सभासद पनि सहमत भएका छन्। बैठकले आजै न्यायाधीशको बारेमा टुङ्गो लगाउने भएको छ। न्याय परिषदलाई पत्र पठाउने सहमति भए पनि पत्रको बेहोराको विषयमा नेपाली कांग्रेस अन्य दलका सभासद बीच विवाद भएपछि अन्तिम रूप पाएको थिएन। न्याय परिषदले पठाएको पत्रको भाषा र शब्दावलीले संसदीय समितिको अपमान गरेको भन्दै त्यसलाई अस्वीकार गरी अर्को पत्र पठाउने सहमति भएको हो। न्याय परिषदले संसदीय समितिलाई लेखेको पत्रको भाषाबारे आपत्ति जनाउँदै न्याय परिषदले ध्यानाकर्षण गराउनेबारे समितिका सबै सदस्यहरू सहमत देखिएका छन्। यस्तै बैठकले उजुरीकर्ताहरूलाई समितिमा बोलाएर सुनवाई प्रक्रिया अघि बढाउने समेत निर्णय गरिसकेको छ। वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदीश पौडेलको सिफारिशकर्ता न्याय परिषदका पदाधिकारीलाई बोलाउने निर्णय गरे पनि सर्वोच्चले रोकेको छ। सुनवाई समितिले वैशाख 11 गते सार्वजनिक सूचना निकाली 20 गतेसम्म प्रस्तावित नामहरूमा उजुरी आह्वान गर्दा गम्भीर प्रकृतिका उजुरी परेका छन्। न्याय परिषदले वैशाख 9 गते गरेको सिफारिशमा जेठ 13 गते भित्र सुनवाई नभए स्वत अनुमोदन भएको मानिन्छ। संविधान सभा बैठकमा आज तत्कालीन न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदनका सहमति र असहमतिका विषयमा छलफल हुँदैछ। संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो 1 बजे बस्ने बैठकमा संविधान अध्ययन तथा निर्कुल समितिले पेश गरेको तत्कालीन न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयहरूको निर्कुल सम्बन्धी प्रतिवेदन 2071 माथि छलफल हुने भएको हो। हिजो बैठकमा प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय